الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا مولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. صدق الله العظيم. دوستو، بزرگو، عزیزو، اللہ تعالی نے ہم کو کامل کتاب سے نوازا ہے. کتاب ہماری جو ہے، اس کے بعد اب کسی کتاب کی ضرورت نہیں. جتنے ضروری مسائل تھے اللہ تعالی نے کلام پاک میں بیان فرما دیا، اور اس کی تشریح نبی اکرم صلی اللہ علیہ وسلم نے فرما دی. اللہ تو کامل ہی ہے، کتاب بھی کامل، نبی بھی کامل، اب کیسے کسر اٹھا رہے ہیں؟ معذور مارے لکھا ہے، بلکہ حدیث سے ہے، کوئی شخص کتاب اللہ پر اور سنت رسول اللہ پر کوئی زیادتی کرتا ہے تو گویا کہ نبی اکرم صلی اللہ علیہ وسلم کو خائن سمجھتا ہے، کہ اللہ نے تو سب کچھ ان کو سکھا دیا تھا، اس کے باوجود اسے زیادتی کیا تو گویا کہ اپنے کمال میں نقص پیدا کر دیا. اس بنا پر میرے دوستو، بزرگو، ہم کو آپ کو بہت محتاط ہونا چاہیے. کتاب اللہ اور سنت رسول اللہ کے خلاف کوئی بات نہیں کہنی چاہیے. اس زمانے میں جو چاہتا ہے وہ گزرتا ہے، نہیں سمجھتا کہ اللہ کے مرضی کے خلاف ہے یا نبی اکرم صلی اللہ علیہ وسلم کے مرضی کے خلاف ہے، کچھ نہیں، اس کا احساس بھی نہیں ہوتا. جیسے عام بات ہوتی رہتی ہے، ہر شخص اپنی راہ دیتا رہتا ہے، اسی طریقے سے دین کے بارے میں بھی اس طرح کا سلسلہ ہے. آیتوں کے بارے میں بھی کہنا شروع کر دیا، یہ آیت کا مطلب یہ، کچھ نہیں جانتا، اردو بھی نہیں جانتا، لیکن آیتوں کے بارے میں بھی رائے رکھتا ہے. اسی طریقے سے حدیثوں کے بارے میں رائے رکھتا ہے. جن لوگوں نے بخاری پڑھایا، پڑھا پڑھایا، 20 سال سے پڑھا رہے ہیں، 30 سال سے، تو بخاری کے علوم ان پر تو منکشف نہیں ہوئے، آپ کو منکشف ہو گئے. دوستو، بزرگو، محنت کی جاتی ہے تو اللہ تعالیٰ کھولتا ہے، محنت جب کی جاتی ہے تو علم بھی اللہ کھولتا ہے، بغیر محنت کے علم بھی اللہ تعالیٰ نہیں کھولتا. کھیت کی خوب خوب ہوتی ہے، جتائی ہوتی ہے، بوائی ہوتی ہے، آپ پاشی ہوتی ہے، تب بیج نکلتی ہے کہ نہیں؟ اگر آپ کھیت میں ڈال دیں بیج، اس کو اوپر کی گھاس پھوس نہ نکالیں، اینٹ پتھر نہ نکالیں، اوپر آئے گا پھوا؟ نہیں آئے گا. اس میں بھی محنت کی جاتی ہے، تب وہ پھر باہر آتے ہیں، جب کھیتی بڑھتی ہے، لہلہاتی ہے. اسی طریقے سے کتاب و سنت میں جب وہ محنت کرتے ہیں، ان پر اللہ تعالیٰ علوم کو منکشف کرتے ہیں. تم کیا جانو، تو دلیل، تو نہ دیدی گہے سورہ مارا، تو نہ دیدی گہے سورہ مارا، یہ شراتی روانے مرغارا. جب تم نے سلیمان علیہ السلام کو دیکھا ہی نہیں تو چڑیوں کی آواز تم کیسے سمجھو گے؟ وہ تو سمجھتے تھے, سلیمان شام تو سمجھتے تھے, حل بھی دیتے. جب حضور نے کہا یعنی جلدی جلدی اپنے سوراخوں میں چلے, میں سلیمان کا لشکر آیا تھا تم کو رنگ ڈالے گا, کہا نا سلیمان کا سمجھ گئے, یعنی مجھ کو تم ایسی بات کرتی ہو, کیا میں رنگ ڈالوں گا, میں ظالم ہوں, چھوٹی سے کہا میں ظالم ہوں, میں رنگ ڈالوں گا. کہا آپ کو نہیں معلوم میں نے کہا کہ وہ لا یہ شروع کر دیں, وہ جانتے نہ ہوں, میں چپ ہو گئے. یعنی وہ انجانے میں رو سکتے ہیں, معلوم ہوا کہ انجانے میں خاموش ہو گئے. تو سلیمان علیہ السلام تو سمجھتے تھے, ان کا جواب دیتے تھے, ہم نے تو نہیں دیا. جب ہم اس گلی میں گئے ہی نہیں تو ہم کو کیا معلوم. تفسیر کے بھی آداب ہیں, قواعد ہیں, فقہ کے آداب ہیں, اختصار سے کیا جاتا ہے تخصص, اس کے بھی کوئی آداب ہے. جب آدمی سیکھتا ہے تب فتویٰ دیتا ہے, یعنی جو چاہے فتویٰ دے دے, اس کے آداب ہیں. ڈرو, اصل مفتی اللہ تعالیٰ ہے, اصل فتویٰ دینے والا کون ہے, اللہ تعالیٰ ہے. اس کے تبعیت میں آدمی فتویٰ دیتا ہے تو تبعیت میں وہی فتویٰ دے سکتا ہے, ان کے معراج کو جانتا ہوں, بغیر معراج کو جانے ہوئے نہیں فتویٰ دے سکتا. اس میں آپ پر افتا کا کام بھی سیکھا جاتا ہے, میرے دوستی سے تفسیر ہے, حدیث ہے, یہ سیکھا جاتا ہے. تو اللہ تعالیٰ نے نبی اکرم صلی اللہ علیہ وسلم کو سکھایا, تو انہوں نے جو بیان کیا اب اس میں حرف رکھنے کی آپ کو گنجائش نہیں ہے. یہ میں کہہ رہا ہوں, حرف رکھنے کی آپ کو گنجائش نہیں ہے, بس انہیں پڑھنے پڑھانے میں آدمی رہتا ہے. تو بہت سے اللہ تعالیٰ مسائل منکشی فرما دیتے ہیں, تو اللہ تعالیٰ نے اپنے فضل و کرم سے ہم کو کتاب اللہ دیا, اس کو سمجھو, اٹکل پسند نہ کہو. حدیثیں دیا ہے اس کو سمجھو کیا مطلب ہے, ادھر ادھر کی بات نہ کرو. اسی کو میں پڑھا, تو لدیدی کہے سلیمان کہ شناسی زبان مروہارا, جب تم سلیمان صاحب کو دیکھ رہی نہیں تو کیا سمجھو. اس بنا پر اس کے لیے پڑھنے کی محنت آپ کر رہے ہیں, بہت وقت سب کو رہتا ہے, دین کی باتیں سن سکتا ہے, سمجھ بھی سکتا ہے. مولانا ایسا نہیں ہے کہ کسی کو موقع نہ ہو, قرآن بھی سمجھ سکتا ہے, حدیث بھی سمجھ سکتا ہے, اور دین بھی سمجھ سکتا ہے, لیکن کس کو موقع ہے, مسائل تو جانتے ہی نہیں. جب تک مسائل نہیں جانیں گے اس وقت اللہ کی رضا کیسے سمجھیں گے, کیسی نیت کی جاتی ہے, کب سجدہ سہو ہوتا ہے. جب ہم جانیں گے تب تو نماز صحیح پڑھیں گے. اس بنا پر اللہ تعالیٰ نے جو ہم کو دین دیا کامل دیا, نبی دیا کامل دیا, اس بنا پر ان کے کمال کو سمجھنے کے لیے محنت کی ضرورت ہے. کچھ محنت کیجیے گا, کچھ وقت دیجیے گا, علماء کو کچھ وقت دیجیے گا, ان کی خدمت میں جائیے گا, تب علم دین آپ کو سمجھ میں آئے گا, مسائل دین سمجھ میں آئیں گے, ورنہ سردر سو کے مسائل کو نہیں جانتا. بہرحال میں کہہ رہا ہوں کہ اللہ تعالیٰ نے ہم کو دین کامل دیا. اليوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا, تم کو دین کامل ہم نے دیا ہے, لیکن سمجھیے یہ وقت کامل کی ضرورت ہے, محنت کامل. یہ تو عام ہے, اللہ تعالیٰ نے کلیہ بتا دیا کہ دین کامل ہم نے دیا ہے. یہ آپ کو نفع کم ہوگا جب اس کو سمجھیے گا تو نفع ہوگا, اس کو سنیے گا تب تو نہ پاؤں گا, اور اپنے رائے سے بات کیجیے گا کوئی آپ کو سوال نہیں ملے گا. اس بنا پر اللہ تعالیٰ کا دین یہ قابل اعتنا ہے, جس کی طرف توجہ کرنی چاہیے. حدیثیں ہیں اس کو سمجھنا چاہیے, اسی مدرسے کے لیے نہیں ہے, وہ عام لوگوں کے لیے بھی وارث ہے. ان کو سمجھنے سے ایمان میں تازگی آئے گی, ایمان میں زیادتی آئے گی, ایمان میں ترقی ہوگی, اور پھر آدمی طریق میں بھی ترقی کر جائے گا, دین میں بھی ترقی کر جائے گا. اس جگہ پر میرے دوستو اللہ نے کتاب اور سنت ہم کو دیا ہے. خود نبی اکرم صلی اللہ علیہ وسلم شاہ فرماتے ہیں ترکت فیکم شیئاً یا امرین کتاب اللہ و سنتی, میں نے تمہیں دو چیزیں چھوڑا, اللہ کی کتاب کو اور اپنی سنت کو. अगर इनको मजबूती से इन तमस्क तुम व्यवहार इनको मजबूती से पकड़ोगे तो गुमराह नहीं होगे। हमारे हजरत बाबा हजरत तजमा कहते थे परेशान नहीं होगे, हैरान नहीं होगे। इस बिना पर इन चीजों को भी समझने की जरूरत है, उस वक्त निकालने की जरूरत है। मेरे दोस्तों बुजुर्ग अल्लाह का शुक्र है तो उलमा बहुत हो गए हैं, काम भी कर रहे हैं, खुशी की बात है। 10-20 साल पहले तो कुछ तवज्जो ही नहीं थी, अब तरह तरह के इदारे भी खुल रहे हैं, लोग समझ रहे हैं। इससे इंशाअल्लाह रजीम इल्म दीन की तरक्की होगी, बल्कि इंशाअल्लाह अमल दीन की भी तरक्की होगी। अल्लाह ताला ने दीन को मजबूती से पकड़ने का हुक्म दिया है, मजबूती से पकड़ो, रुसूख उसके अंदर पैदा करो। अगर हमें ऐसा करेंगे तो अल्लाह की रहमत आदि होगी। तो मैंने ये सूरह जो पढ़ी है मुख्तसर बयान करने के लिए, ये अल्लाह ताला ने एक छोटी सी सूरह, इसमें अल्लाह ने सब कुछ बयान फरमा दिया। वल असर इन्नल इंसान लफी खुस्र, कसम है जमाने की तमाम इंसान घाटे में है। अल्लाह ताला जब किसी चीज को कसम खा के फरमा रहे हैं तो जिस चीज से कसम खा रहे हैं उसकी भी अहमियत मालूम हुई। बल असर कसम है जमाने की, अल्लाह ताला ने जब जमाने की कसम खाई है तो मेरे दोस्तों जमाने की अहमियत है, बहुत अहमियत है। जमाना मिलता है तभी तो आप अमल करते हैं। जैसे ये मस्जिद है, ये जगह मिली, इसको जरफ मकान कहते हैं, तभी तो आप बैठे हैं। और अगर वक्त न मिलता तो कोई कहीं रहता, यहाँ कोई जमा हो सकता था। बहुत से हमारे भाई ऐसे हैं जो अस्पताल में होंगे, नहीं मिला, वक्त नहीं मिला, ये होता बयान हो रहा है सब कुछ, लेकिन उनको मौका ही नहीं, उनको अल्लाह ने वक्त ही नहीं दिया। तो जिस तरीके से मकान का मिलना अल्लाह की नेमत है, इधर जमान का मिलना भी अल्लाह की नेमत है, वक्त मिल जाए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सवाल किया, अच्छा बताओ तुम लोग मौत को कितना करीब समझते हो? साहबी ने क्या या रसूल अल्लाह, एक नमाज हम जब पढ़ लेते हैं तो दूसरी नमाज की तवक्को नहीं रहते। फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि अभी तुम देर से समझते हो, एक सलाम फेरो तो दूसरे सलाम की तवक्को न रखो। ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की तालीम है। जैसे कुछ शाह वलीउल्लाह साहब मोहद्दीन ने लिखा है, हजरत मूसा अलैहिस्सलाम या हजरत इब्राहिम अलैहिस्सलाम ने तौहीद की बात को मुकम्मल किया है, शिर्क की बात को मुकम्मल किया है, आयातुल्लाह आलाउल्लाह को मुकम्मल किया कि ये हवादिस पैदा हुए, इब्राहिम साहब बयान किया, मूसा साहब बयान किया, ये नेमत अल्लाह ने दिया, ये आजाब आए, सब बयान किया। लिखा है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इन बहसों को तो मुकम्मल किया ही, मौत और माबाद मौत की बात को भी मुकम्मल किया। नबी सल्लल्लाहु अलैहि वसल्लम ने किसी नबी ने मुकम्मल नहीं किया था। तौहीद और शिर्क की बात जो किया है इब्राहिम अलैहिस्सलाम ने और मूसा अलैहिस्सलाम ने ईसा अलैहिस्सलाम ने, उसमें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तो शरीक है, मगर मौत की बात में सिर्फ तन्हा है नबी सल्लल्लाहु अलैहि वसल्लम और आखिरी नबी है। इस बना पर इस पर अपने सिरदार को वह ये खत्म कर दिया मौत और मौत बात है मौत। www.tabligh.com नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इस चीज से बाहर तशरीफ लाए, इस चीज खाने चुका है और फौरन आपने तैमूम कर लिया। साहबा ने आज कहा या रसूल अल्लाह पानी तो मौजूद है, वहां आपने नहीं वजू किया, यहां तैमूम कर लिया। कहा फरमाया कि मुझे उम्मीद नहीं थी कि मैं पानी से पहुंच सकूं। ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का हाल था, वो काल था, ये हाल था। साहबा ने भी उसको लिया। हजरत उमर रज़ियल्लाहु ताला अन्हु कहते हैं यो कालो कुल योमिन माता फुलानो नो फुला यो कालो योमन माता उमर। ये मुराकबाई तो है, हर दिन आते रोज ही हम लोग देखते हैं अखबार है जी, सुनते ही रहते हैं फरा मर गया। उस वक्त हजरत उमर का ये कोड है, यो कालो कुल योमिन माता फुलानो नो फुला कहा जाता है कि हर दिन कहा जाता है फला मर गया फला मर गया, जो काल उमर मात उमर, एक दिन कहा जाएगा कि उमर भी मर गया। मालूम हुआ कि हजरात मौत का मुराकबा ही करते थे। सिर्फ नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम नहीं बल्कि सहाबा ने इस तरीके को इख्तियार किया है। ये बिदअत नहीं है, मौत का मुराकबा बिदअत नहीं है। हजरत उमर रजी अल्लाह तआला ने मौत का मुराकबा फरमा दिए थे। हजरत सिद्दीक फरमाते थे, आता है रवायतों में कि तन्हाई में अपने जबान को पकड़ते थे और कहते थे इसने हमको हलाकत तक पहुंचा दिया। अब दोष खुलफाए राशिद में के दो आम वो ये कर रहे हैं, उनको अपनी इसलाह की फिक्र थी। मौत को याद करते थे, कयामत को याद करते थे। जब जबान ने हलाक किया, यहां तो नहीं हलाक किया, वो तो कयामत के दबाव से कह रहे थे कि हलाक किया। मालूम हुआ कि ये हमारा तरीका भी यही होना चाहिए जो हमारे अम्बिया का रहा, साहबे कलाम का रहा, औलिया अल्लाह का रहा। हमने तो देखा है बुजुर्गों के साथ दादर है, कितना डरते थे हजरत, किस तरह आखिरत के फिक्र में से लर्जा रहते थे। मारे खुद महाशाह सुल्ला तक हमने देखा। अल्लाह ताला हम सब लोगों को भी ये कैफियत पैदा फरमाए। दोस्तों मरना जीना भी लगा हुआ है और मौत हयात भी है, और ये मेरे दोस्तों सेहत और मर्द भी है लगा हुआ। कितने लोग आए अभी, फला बीमारी है फला बीमारी है, अल्लाह की तकदीरी चीज है, ये तो होता ही रहेगा। हमको ये देखना है कि अल्लाह ताला की कितनी हमें इताअत करते हैं, कितना इनकियाज करते हैं। हमारे मशाइख ने इस्लाह की फिक्र रखी है। फरमाया कि लौ ले गए हजर बसरी गढ़वा गया है पालमर, चरा की लौ पर अंगुली ले गए, वो जलने लगी, हटा लिया और फरमाया ए नफ्स, जब तुम इतनी सोजिश को पता नहीं कर सकते तो जहन्नम की सोजिश कैसे पता करोगे। ये कोई नई बात नहीं है। देखिए सहाबा की सीरत में ये सब आएगी नहीं, ये नहीं किसी खुशी हंसी का वाद हो। वाद का मतलब ही सदाई फरमाते हैं कि मुआद नाम है इसका कि मुखातबीन में जो बुराइयां हों उसको बयान करो और उसका इलाज बयान करो। आज आमतौर से गफलत है, आखिरत की तरफ से गफलत है। न वादा खराबी में का डर है, न खयानत का डर है, न किसी को बुरा भरा कहने में कोई फिर नहीं। बस जो जबान में आया कहा, वादा के खराबी थी तो बहुत ही वादा खराबी तो आम होती जा रही। खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया आयतुन नफाक सरास इजा तकल्लमा कज़्बा वइजा नसा, जब वो बात करे तो झूठ करे, वइजा वादा अखलफा वइजा तो मेरा खाना। ये तीन चीजें खास अलामत है, जब बात करे तो झूठ कहे, जब बात करे तो झूठ, जब वादा करे तो खराब करे, जब अमानत रखी जाकर ख्यालत करे। दोस्तों ये है कि नहीं है, कितनी चीज है। दिन रात हम लोग साबते ही यही है, बोलते ही रहते हैं, रुकाते ही रहते हैं। वादा का कोई पास लिहाज नहीं, अमानत का कोई पास लिहाज नहीं। माशा सुल्ला साहब जब तशरीफ लाए, हजरत थानवी ने भेजा कि जाकर अपने वतन में काम करो, करना चाहे तो यही हदीसें पढ़ना शुरू किया। और इसी हदीस की तभी दारुल देवबंद ने भी किया, अल्लामा को लिखा कि इन हदीसों को बयान कीजिए। दोस्तों बुजुर्ग अपनी इस्लाह की फिक्र हमको आपको सबको करनी है। ये जो वक्त मिल रहा है गनीमत है, खैर कुराए फुला वगनीमत शुमार उम्र, खैर कुराए फुला वगनीमत शुमार उम्र, लापेश सर की बांग बराए फुला नमाज फला नहीं रहा। जैसे हजरत उमर का वही शेख शादी कही है, खैर कुराए फुला वगनीमत शुमार उम्र, लापेश सर की बांग बराए फुला नमाज। अरे फुला हर शख्स मुखातब है, खैर करो उससे पहले कि ये खबर आए कि तुम मर गए। खैर कुराए फुला वगनीमत शुमार उम्र सबके लिए है। मुझे जितना हम मौत को याद करेंगे उतनी अल्लाह की तरफ से कुछ खौफ भी आएगा, दिल में बेदारी भी आएगी। और जब मौत का खौफ नहीं कोई ठीक नहीं तब क्या हो जाए। इन बिना पर इन चीजों का इश्तेदार बहुत रवि है। अल्लाह हम सबको तौफीक बरामद फरमाए। हमारे बुजुर्गों ने इन चीजों का एहतराम किया है, इंतजाम किया है, अल्लाह ताला ने उनको आरजी पर पहुंचाया है। बहरहाल में ये हदीसें हैं पढ़ने लायक हैं, ताकि अपनी हालत बदले, अल्लाह से हम करीब हों। आता है रवायतों में कि 20 या 25 का खुद बुखारी वगैरह लिखा है कि इतने सहाबा थे जो अपने ऊपर नफाक से डरते थे। हज़रत हुज़ैफ़ा जो राजदास है उनसे हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते थे कि बतलाओ मेरे मुतलिक हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम नफाक की तोहमत लगाते थे। हुज़ूर इतना बड़ा सहाबी हज़रत उमर और पाए राजदीन में से, लेकिन अपने मुतलिक ये तालीमात है हमारे दरमियान में आनी चाहिए। जैसे अदब की तालीम बहुत सी चीजें हैं, ठीक है वो जितना भी हो, लेकिन ये तालीम भी होनी चाहिए। मैंने कहा उशाद मोहतिन साहब हूं भी, ने कहा मैंने वहां कि नहो की गलती से खतः लफ्जी होती है और तसव्वुफ की गलती से खतः कलबी होती है। नहो की गलती से क्या है, ज़रब ज़ैदन अमरुन का है, मालूम क्या कहने का अकरत का मुसा मिसाल है कि अमरूद ने खा लिया जैद को, ये नहु की गलती हुई कि नहीं, न सबर रफा। तो मैंने वैसी जबान से कहा, लेकिन बहुत लोगों ने पसंद किया, बहुत ज्यादा आदमी रहते हैं जानते हैं, अल्लाह का शुक्र है। कहा मैंने कहा कि नहु की गलती से खतः लफ्जी होगी और तसव्वुफ की गलती से खतः कलबी होगी, उसको भी बचाने की जरूरत है। जैसे खतः लफ्जी से बचने की जरूरत है, खतः कलबी से रहते हैं। इन बिना पर इन चीजों का इस्तेहज़ार, दीन में हमारी ये चीजें हैं तो उसको पेशे नजर रखना है, ताकि अल्लाह के रजा हासिल हो। चुनाचे एक सहाबी आए उनसे अतैतु नबी सल्लल्लाहु अलैहि वसल्लम फकुल तो मन नजात, या रसूल अल्लाह नजात किस चीज में है, नबी सल्लल्लाहु अलैहि वसल्लम मन नजात किस चीज में है। फरमाया बहुत उमदा अमली कले के लिए सारक, अमली कले के लिए सारक वलियस आकर बैठो वक्त के अला खतियती। फौरन जवाब दिया, देर नहीं फरमाया, फौरन सोचे होते की बात नहीं है, वो तो वही सब मुदव्वल किए हुए हैं, उनको क्या है क्या है। अमली कले के लिए सारक, अपने जबान को काबू में रखो, पहली चीज निजात की है, जबान को काबू में रखो, आजाद नहीं हो, जो चाहे मसला बता दो, जो चाहे अकीदा रखो, जो चाहे अखलाक इख्तियार करो, कुछ नहीं है, सबके मुद्दे बात पूछोगे। फरमाया अमली करे के लिए सारक, अपने निशान पर काबू रखो, जबान कुर्सी पर बैठो तो और ज्यादा काबू में रखो, आन की शर्त जरूरी बातें न करो। ये कुर्सी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की कुर्सी है, जो शरीर पर बैठ के बात करता है वो वरासतन करता है, नियाबतन करता है, एसारतन नहीं करता। इस बिना पर उसको नबी की मंशा को देखना होगा कि हम किसके नायम है, नजरिया जो हुकूमत के उसके वजीर जो चाहे कर सकते हैं जाकर के दूसरे मुल्क में, नहीं कर सकता, उसके नजरियात के ताबे रह करके कहना होगा। इसी तरह नबी सल्लल्लाहु अलैहि वसल्लम के नजरियात के ताबे होकर के बोलना होगा। हर की बजाय निशस्त वो मर्दमा बवे मुतवजह सुदन उरा हुमा बात करके अंबिया अलैहिस्सलाम करदन। जो शख्स किसी मनसब पर बैठा शेखूखर या और किसी के बताली या वाल, ये सब मनसब है, उसको वही करना चाहिए जो अंबिया ने किया है। इस बना पर हर बात इस चीज का लिहाज, कोई बात ऐसी ना हो जो शान नबवी के खिलाफ हो, शान इलाही के खिलाफ हो, अपनी इसलाह की हमको आपको सबको फिक्र है। अमली करने के सारे बल्कि यशा का बैठी बैठो, तुम्हारा घर तो पक् खुशहाला होना चाहिए, घर में रहो, सड़कों किनारे न बैठो, उसके हुकूक है उसको तो पूरा नहीं कर पाए हुए, घर में रहोगे, अपने बच्चों की कुछ न कुछ तरबियत करोगे, झूठ से बचोगे, लंगों से बचोगे, बीवी बच्चों के साथ उनसे तुमको होगा। और तीसरी चीज किया है वह क्या ला खतियती, अपने खतिया पर रोया करो। कितनी बड़ी बात, अल्लाह ताला ने नबी के जरिए ऐसी ऐसी बातें सामने रख दी है कि कोई कहीं नहीं सकता कि हमको तरीक नहीं मालूम, रास्ता नहीं मालूम। बवाल अमली करी करे सानक वाली यसा का बैठू वक्त क्या खतिये के मैं खतिया पर रोया करो। तो मेरे दोस्तों बुजुर्गो, अल्लाह ताला ने हमको दीन कामिल दिया है, उसके हक को अदा करने की कोशिश हम करें। दीन हक कामिल होने का मतलब यह है कि अकायद भी मुकम्मल है, आमाल भी मुकम्मल है, अखलाक भी मुकम्मल है, आदाब भी मुकम्मल है, मुआशरत किया मामला सब मुकम्मल है, कोई इसके अंदर कसर नहीं है। अकायद की पूरी पूरी बहस अल्लाह ने कर दिया है, अंबिया ने उसकी तशरीह की है। इबादत की पूरी पूरी बात, नमाज इस तरह पढ़ो, रोजा इस तरह रखो है कि नहीं। मुआशरत आदाबुल मुआशरत की पूरी पूरी तालीम सूरह हुजरात वगैरह में मौजूद है। इस तरह मामलात है, सब चीजों की तफसील है, हमको जानने की पहचानने की जरूरत है, खास तौर से उलमा को समझने की जरूरत है। अपने आवाम को आदाब शरईयत से आगाह करें, मामलात की अहमियत बताएं, बद अखलाकी की मजम्मत बयान करें। आता है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाया, जिसके दिल में राई के बराबर तकब्बुर और शर्म वो जन्नत में नहीं जाएगा। हदीस है, मिश्कात की हदीस है। हसद ऐसी बीमारी है जिसे आग लकड़ियों को खाती है, वैसी हसद नेकियों को खा जाती है। ये समझाएंगे तब तो। इतफाक से हम जो थे, हम बयान कर रहे थे वहां सिद्धि सारे जी बड़ी बड़ी आ गई। मैं कहा हजरत ये भी मिश्काती की हदीस है। मैंने कहा उनको हजरत ये भी मिश्कात की हदीस है, सिर्फ आमीन बिजहर की और रफीदन की हदीस है नहीं, ये भी अखलाकियात की हदीस है। रिकाक इसको कहना जाता है, रिकाक दिक्कत पैदा करने वाली हदीस है, इसको भी पढ़ने पढ़ाने का एहतमाम होना चाहिए। अल्लाह हम सब लोग करे, ये नहीं कि मैं अच्छा हूं, लेकिन बस दिल ये चाहता है ये बातें भी आवाम के कान में पड़े, जहन में आए कि हमको यहां हमेशा नहीं रहना है, हमको जाना है, सब छोड़ के जाना है। चाचा खुद हम देख रहे हैं कितनी आरजूएं छोड़ करके औरत चली जाती है, मर्द चले जाते हैं। आरजूएं ये बनवाएंगे, ये बनवाएंगे, ये करना है, उससे ये बदला, वो भी वो बदला देना है, ये करना सब छोड़ जाएगा। एक औरत थी, पूरे घर का मैं कहा इसे मार्ग बनवाया, हम कह दिन रात मेहनत करती है, मैं समझता हूँ जिस दिन इफ्तिता था उसी दिन बढ़ गई खत्म। ये दुनिया, ये दुनिया फरेब। इस बिना पर मेरे दोस्तों बुजुर्गो, ये सूरत बहुत ही जाम है, बल अस कसम है जमाने की। इसे मालूम हुआ कि जमाने की कितनी कदर है। रमजान शरीफ के जो रोजा नहीं रखते, कजा करते हैं उसकी, भाई कजा तो तुमने किया है, लेकिन वक्त कहां ले आ सकते हो, वक्त नहीं ले आ सकते। रमजान का जो वक्त है उसकी जो अहमियत है, वह शव्वाल के दिन की हैसियत नहीं है। बल असर इस वजह से जमाने की कदर बहुत बड़ी बात है। अल्लाह ताला ने जमाने की कसम खा करके जमाने की कदर पहुंचा दिया है अपने एक एक लम्हे की। शाह अब्दुल गनी साहब, शाह गुलाम अली साहब नक्शबंदी से बदस गुजू है बहुत। आज तुर्की को हुकूमत उन्हीं की ओर से चल रही है, तुर्की को हुकूमत तो उन्हीं के सिलसिले वाले करा रहे हैं। वो जो बादशाह है वो मुरीद है उनके सिलसिले में, अल्लामा शामी वाले भी मुरीद है। लेकिन क्या हाल था, गया एक शब्द गया उनके घर बैठ गया कुछ देर तक, उठते ही नहीं था। बंदे आज ईश्वरी के जितने कागजात थे सब जाके घर के रख दिया। कहा हजरत ये क्या, कहा इतनी देर से तुम बैठे हो, हमारा बहुत गाय हो रहा है, तो मैंने सर घर के जैसे कागजात दे दें हम निकल जाए। ये क्या हो रहा है, दुनिया से बेहतर लोग जाए तालू रखने की इजाजत कोई बात नहीं है, لیکن اس میں اتنا انہماک اجمیرو کی طلب. نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں طلب میں اجمال اختیار کرو. اجمال کا مطلب اختصار ہے. مارا ہمارے بزرگوں نے بھی کیا ہے, کچھ کر کے دکھایا بھی ہے, اس بنا پر ہم انہیں کے متبع ہیں, انہیں سے علم حاصل کر رہے ہیں, انہیں کی ترقی پر چلنے کی کوشش کر رہے ہیں. دنیا سے جتنا تعلق کم ہو اتنی اچھا. یا ایھا الرسل کلوا من الطیبات واعملوا صالحا. رسولوں کو حکم ہو رہا ہے یا ایھا الرسل کلوا من الطیبات واعملوا صالحا, اے رسولو طیبات کو کھاؤ, عمل صالح کرو. ان کو بھی حکم ہوا عمل صالح کا. ہم لوگوں کو تو کہا یا ایھا الناس کلوا مما فی الارض حلالا طیبا ولا تتبعوا خطوات الشیطان. اے لوگوں حلال طیب کھاؤ اور کھا کر کے خطوات شیطان پر نہ چلو. اللہ تعالیٰ نے فرق کر دیا دونوں میں. نبی کہا واعملوا صالحا, صرف عمل صالح کرو, لیکن ہم لوگوں کو یہ نہیں کہا عمل صالح کرو. کہا کھا پی کر کے اللہ تعالیٰ کی نافرمانی نہ کرو. بہرحال ہم کو بھی وہی حکم ہے, نبی کو بھی حکم ہے. من اکل طیبا وعمل فی سنت وعمل الناس بوائقہ دخل الجنہ. جیسے جس نے طیب کھانا کھایا, بہت زبردست حدیث. من اکل طیبا, جس نے طیب مال کھایا اور سنت کے مطابق عمل کیا اور لوگوں کو اپنی اذیت دینے والی چیزوں سے بچایا, دخل جنت, جنت میں داخل ہو جائے گا. جنت کو اللہ نے بیان کیا تو جنت کے اعمال کو بھی بیان کیا ہے. دوزخ کو اس سے ڈرایا تو ایسے اعمال کو بتایا کہ اسے کرنے سے دوزخ میں جائے گا. ان بنا پر ان چیزوں کا خیال ہم سبھی لوگوں کرنا ہے. اللہ تعالیٰ مجھے بھی اس کی توفیق دے. آپ حضرات کی یہ سورت چھوٹی سی تو ہے, لیکن اس کی بڑی تشریح ہو سکتی ہے. میں اس کو ترک کرتا ہوں, اسے اتنا کہتا ہوں کہ آتا ہے روایتوں میں کہ صحابہ کرام ایک دوسرے سے ملتے تھے تو اس سورت کی وصیت کرتے تھے, سورت ہی پڑھتے تھے. اور حضرت امام شافعی نے فرمایا ہے کہ اگر قرآن میں یہی ایک سورت رہتی چھوٹی سی تو اصلاح کے لیے, عمل کے لیے کافی تھی. اتنی اہمیت اس سورت کی ہے. اس بنا پر اللہ تعالیٰ سے ہم سب کو دعا بھی کرنا چاہے. بنیادی بات یہی ہے کہ جہاں تو ہو سکے جو اللہ تعالیٰ نے فرمایا, رسول صلی اللہ علیہ وسلم نے فرمایا, اس کا انتظار کرے اور جن چیزوں سے منع کیا اسے اجتناب کرے. کیونکہ معمولی چیز کے گناہ کے کرنے سے اللہ تعالیٰ کے جہنم میں ڈالنے کوئی ان کا ہاتھ روک نہیں سکتا. حدیثوں میں آتا ہے کہ جو چیز جنت سے قریب آنے والی تھی جنت کے, اس کا میں نے حکم دے دیا, اور جو جنت سے دور کرنے والی چیز تھی اسے میں نے منع کر دیا. حدیث موجود. اس بنا پر میں بس کرتا ہوں. اللہ تعالیٰ مجھے بھی عمل کی توفیق دے, آپ حضرات کو بھی اللہ تعالیٰ وہ اعمال صالحہ کی توفیق, جہاں تو اس کے دوسروں کو پہنچانے کی بھی ترغیب دینی چاہیے. خاص طور سے اپنے بچوں کو تعلیم دینی دینے کی فکر ہونی چاہیے. راہ بے راہ رمی ہو رہی ہے, لڑکے مرتد تک ہو رہے ہیں, مرتد تک ہو رہے ہیں. دینداروں کے گھر کے لڑکے مرتد ہو رہے ہیں. ہزار ہزار کی تعداد بھوپال وغیرہ میں جو شکیلی ہمارے کون ہو گئے, کیا وہ نہیں جانتے, گھر والے نہیں جانتے. مرتد بمبئی کے مسجدوں میں مجھے معلوم ہے کہ ایک جماعت یہ جماعت ہے وہ جماعت ہے, ایک شکیلی جماعت بھی رہتی ہے. اب مجھے بیان کرنا ہے تو میں مجھے تردد ہے کہ وہ لوگ بھی ہو آپس میں مزاحمت نہ ہو جائے. شکیلی لوگ کیا بات, لڑکوں کی طرف سے ہم کو افراد ہے. کس سے مل رہا ہے, کس سے جا رہا ہے, کون سی کتابیں دیکھ رہا ہے, کن لوگوں کا اثر. آپ کیا ایسی سختی ہے کہ گھر میں انتشار ہو گیا. اس بنا پر اپنی حفاظت, اعملوا بطاعت اللہ واتقوا معاصی اللہ وامروا اولادکم بامتثال الاوامر واجتناب النواہی ذلک وقاص لہم ولکم من النار. کسی زبردست حدیث مولانا شامی علی نے اس کو لکھا ہے, عام طور سے مشہور بھی نہیں. ارے منو بے دعات اللہ, کتنا عمدہ حضور کا جملہ ہے, حدیث ہے, وز آتا ہے, اشعار سے زیادہ اس میں مزہ آتا ہے مولانا. ارے منو, کیونکہ وہی سے ہے, یہ اللہ کا کلام ہے. ارے منو بے دعات اللہ وَتَقُوا مَعَاشِيَ اللَّهِ, کوئی کہیں نہیں سکتا نبی کے علاوہ. یہ بدماش لوگ کہہ رہے ہیں, بدماش یہ کہہ سکتے ہیں, اعملوا بطاعت اللہ وَتَقُوا مَعَاشِيَ اللَّهِ وَمُرُوا أَوْلَادَكُمْ بِامْتِثَالِ الْأَوَامِرِ وَاجْتِنَابِ النَّوَاهِي ذَلِكَ وَقَايَةٌ لَّهُمْ وَلَكُمْ مِنَ النَّارِ, جہنم سے نجات کا یہ ذریعہ ہے. اللہ تعالی ہم سب لوگوں کو ان احادیث مبارک پر عمل کی توفیق دے, بلکہ اس کو یاد کرنے کی توفیق دے, اپنے بچوں کو یاد کرانے کی توفیق دے. بہت سی چیزیں بچے یاد کرتے ہیں, اتنا بڑا بستر لے آتے ہیں, سب کو بھی یاد کرتے ہیں, لیکن ایک حدیث یاد نہیں, دعائیں تو یاد نہیں, بزرگوں کے اقوال ارشادات یاد نہیں. اللہ تعالی ہم سب کو توفیق دے, اور اپنی اصلاح کی بھی اللہ ہم کو فکر دے, اپنے بال بچوں کی, اپنے پڑوسیوں کی, بہت ضروری ہے. وتواصوا بالحق وتواصوا بالصبر, نجات پانے کے لیے یہ بھی ہے کہ خود عمل کرو, ایمان عمل صالح, اور اپنے دوسروں کی بھی فکر رکھو, اچھی باتوں کو ان کو حکم کرو. امر تاکیدی, تواصی مانے امر تاکیدی, تاکید سے امر کرو, اور بری باتوں سے بچنے کا بھی حکم کرو. یہ پوری سورہ کا خلاصہ ہے. اللہ ہم سب لوگوں کو اس سورہ کے تقاضوں پر عمل کرنے کی توفیق دے. وآخر دعوانا ان الحمد للہ رب العالمین. دعا بھی کر لیجیے. اللہم صل علی سیدنا محمد وعلى آلہ وصحبہ وسلم. الحمد للہ رب العالمین, والصلاة والسلام على سید الاولین والآخرین وعلى آلہ وصحبہ اجمعین. اللہم بارک لنا فی اسمائنا وابصارنا وقلوبنا وازواجنا وذریاتنا وتب علينا انك انت التواب الرحيم. اللهم اصلح لي في ذريتي اني تبت اليك واني من المسلمين. اللهم اصلح لي في ذريتي. اللهم ہمارے دنیا کی اصلاح فرمائیے. ہم آپ کی طرف رجوع کرتے ہیں, اس لیے کہ ہم مسلم ہیں. ہم جو اپنی اصلاح نہیں کر سکتے تو ہم دنیا کی کیا کریں. آپ ہم سپورٹ کرتے ہیں. اللہ ہماری بھی اصلاح فرما دیئے, اور ہمارے بچوں کی اصلاح فرما دیئے, سارے عالم کی اصلاح فرما دیئے, تاکہ آپ کی رضا اور خوشحالی سے مشرف ہوں. کہنے کو ہم مسلمان ہوں, اور ایسے اعمال جو کرتے ہیں جو اللہ کے رضا کا اور اللہ کے رضا کے خلاف ناراضگی کا ذریعہ ہو, کتنی بڑی تہمت, کتنی بڑی افسوس کی بات. اس بنا پر اللہ تعالیٰ سے اپنی اصلاح کے لیے بھی, اپنے بچوں کے اصلاح کے لیے, سارے مومنین کے لیے, اللہم اصلح امت محمد صلی اللہ علیہ وسلم. اللہم ارحم امت محمد صلی اللہ علیہ وسلم. اللہم فرج عن امت محمد صلی اللہ علیہ وسلم. اللہم اغفر لامت محمد صلی اللہ علیہ وسلم. اللہم تجاوز عن امت محمد صلی اللہ علیہ وسلم. یا اللہ امت کے حق میں ان تمام دعاؤں کو ہمارے قبول فرمائیے. امت کو اللہ تعالیٰ اطمینان سکون عطا فرمائے, ایمان کی دولت سے مالا مال فرمائے. یا اللہ ہمارا دین, ہماری زندگی بھی اللہ تعالیٰ شریعت کے مطابق ہو, ہمارا مرنا بھی شریعت کے مطابق ہو. اللہ کی رضا اور خوشنودی سے جاتی ہم کو کچھ شرف کیا جائے. اللہ کے لیے کوئی مشکل نہیں ہے. نبی اکرم صلی اللہ علیہ وسلم, صحابہ کرام کے دفعے میں اللہ ان تمام نعمتوں سے ہم کو نوازے, اور جہنم سے بچائے, اور جنت میں داخل فرمائے. اس وجہ سے فمن زحزح عن النار وادخل الجنہ فقد فاز, جو جہنم سے بچا لیا گیا اور جنت میں داخل کر دیا گیا وہ کامیاب ہو گیا. یا اللہ اس کامیابی سے ہم کو مشورہ فرمائیے. ربنا تقبل منا انک انت السمیع العلیم. برحمتك يا ارحم الراحمين. برحمة سيدنا النبي الكريم صلى الله تعالى عليه وسلم. لا اله الا الله. ایک ترتیب سے آئے, دانی طرف سے آئے اور بائیں طرف سے آئے.